कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842546174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। व्यवस्थापिका संसद खुलाउने विषयमा आज पनि दलहरूबीच छलफल हुँदै नेकपा एमालेको केन्द्रीय समितिको बैठक बस्दै 2 वर्षदेखि निष्क्रिय अवस्थामा रहेका नवलप्रासीका 23 वटा सहकारी संस्था खारेज। नेपाल विद्युत प्राधिकरणद्वारा आजदेखि लोड सेडिङको समय कटौती। सिरियाको राष्ट्रपति चुनावले तनाव सन बढाउने संयुक्त राष्ट्रसङ्घको टिप्पणी। निर्वाचनले विवाद अझै लम्ब्याउन सक्ने। र इङ्ल्यान्ड विरुद्धको 5 एकदिवसीय क्रिकेटको श्रृङ्खलामा श्रीलङ्का विषयी नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकको बुधु आज क्यानाडा जाँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। अवरुद्ध व्यवस्थापिका संसद खुलाउने विषयमा आज पनि दलहरूबीच छलफल हुँदैछ। दिउँसो संविधान सभा भवनमै छलफल हुने नेताहरूले बताएका छन्। प्रधानमन्त्री सुशील कोइराला भोलि चीन जानु अघि नै संसद खुलाउने गरी छलफल हुने एकीकृत माओवादीका मुख्य सचेतक गिरिराज मणि पोखरेलले बताउनुभयो। पहिले भएको 4 बजे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक भए पनि सरकारले गरिरहेको रकमान्तरको बारेमा भने सरकार चित्त बुझ्दो जवाब दिन तयार नभएको पोखरेलको भनाइ छ। हिजो भएको छलफलमा उच्च स्तरीय राजनैतिक समिति गठन गर्न कंग्रेस सहमत भए पनि माले पार्टीमा छलफलका लागि एक दिनको समय मागेको र रकमान्तर बारे अर्थमन्त्रीले 2 दिनको समय मागेको माओवादीको भनाइ छ। तर नेकपा एमालेका मुख्य सचेतक राजेन्द्र पाण्डेले भने समय नै नमागेको बताउनुभयो। 4 बजे सहमति कार्यान्वयनको कुरा गरेर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समितिको संयोजक हुने मौका खोजेको भन्दै समिति गठन गर्ने पक्षमा एमाले नरहेको पाण्डेको भनाइ छ। नेकपा एमालेको केन्द्रीय समितिको बैठक अहिले केही बेरमा बस्दैछ। पार्टीकाले बल्खुमा अबको केही बेरमा बैठक बस्ने नेता रघुसी पन्तले जानकारी दिनुभयो। बैठकमा सचिव युवराज गेवाले संयोजक रहेको विभाग संगठनले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। गेवाले संयोजक रहेको विभागले नेतृत्वमा उमेर हद लगाउने, नेताहरूको सम्पत्ति छानबिन गर्ने, पदाधिकारी संख्या कति बनाउने भन्ने विषयमा प्रतिवेदन तयार पारेको छ। 4 दिन अघिदेखि जारी बैठकमा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले पनि छुट्टा छुट्टे प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणको टोली 30 सदस्य जम्मू बनेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री सुशील कोइरालाको 2 दिने चीन भ्रमण स्वीकृत गरेको हो। चीनको कुनमिनमा हुन लागेको दोस्रो चीन भ्रमण एसिया एक्सपोमा सहभागी हुन प्रधानमन्त्री कोइराला भोलि चीन जाँदै हुनुहुन्छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालका अनुसार प्रधानमन्त्री कोइरालाको भ्रमण टोलीमा 30 सदस्य रहनेछन्। राष्ट्रिय ध्वजा बाहेक नेपाल वायु सेवा निगमले सिन्या जहाज MA 60/1 गतेदेखि उडान सुरु नगरे कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक नेपाल वायु सेवा निगमका महानिर्देशक सहितको उच्च पदाधिकारीहरू सम्मिलित बैठकले आयोगका पदाधिकारी समक्ष असार 1 गतेदेखि व्यावसायिक उडान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ। आयोगका पदाधिकारी समक्ष गरेको प्रतिबद्धता अनुसार उद्धार नियमन व्यवस्थापन हुने कुरामा विश्वस्त रहेको बताउँदै आयोगले निर्धारित समयमा उद्धार सुरु नभएमा सम्बन्धित पदाधिकारीहरूलाई जिम्मेवार बनाई थप अनुसन्धान गर्ने चेतावनी दिएको छ। नेपाल वायु सेवा निगमले पनि असार 1 गतेदेखि नयाँ जहाजबाट व्यवसायिक उद्धार सुरु गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। निगमले यसभन्दा अगाडि जेठ 1 गतेदेखि व्यवसायिक उद्धार सुरु गर्ने भने पनि कार्यान्वयन भएको थिएन। निगमले असार 1 गतेदेखि व्यवसायिक उड्डान सुरु गर्ने तयारी गरिएको बताएको छ। निगमले नयाँ जहाजबाट समयमा उड्डान नियमन एवं व्यवस्थापन गर्न नसक्दा हवाई सेवाग्राहीहरूले सेवा सुविधा उपभोग गर्नबाट वञ्चित हुनु परेको, दैनिक लाखौं रुपियाँ घाटा बेहोर्नु परेको लगायतका ओसिरी तथा जनगुनासोहरू आएको आयोगले जनाएको छ। विश्व व्यापार संगठन WTOका महानिर्देशक रोबर्ट आशे भेटो एक दिने नेपाल भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ। अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा रोबर्ट नेपाल भ्रमणमा आउन लाग्नु भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विश्व व्यापार संगठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो। भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डाक्टर रामशरण महत, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापासँग भेटवार्ता हुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो। नवलप्रासीका 23 वटा सहकारी संस्था खारेज भएका छन्। डिभिजन सहकारी कार्यालय नवलप्रासीले विगत 2 वर्षदेखि निष्क्रिय अवस्थामा रहेका जिल्लाका 23 वटा विभिन्न प्रकृतिका सहकारी संस्था खारेज गरिएको जनाएको छ। विगत 2 वर्षदेखि कुनै कारोबार नगरेको, कारोबार गरेको भए पनि त्यसको लेखा परीक्षण नगराएको, आर्थिक कारोबार सम्बन्धी विवरण डिभिजन सहकारी कार्यालयमा नपठाएको तथा साधारण सभा समेत नगराएको कारण देखाउँदै खारेज गरिएको हो। यस्तो कार्यले यसअघि विभिन्न मितिमा विभिन्न माध्यमबाट संस्था नियमित रूपमा सञ्चालन गर्न ताकेता गर्दा पनि संस्था सञ्चालन नगर्नुको उचित र पर्याप्त कारण पेश नगरेको, पेश गरे पनि सन्तोषजनक नभएको तथा सफाई पेश नै नगरेकाले सहकारी ऐन 2048 दफा 41 उपदफा 3 बमोजिम ती सहकारी संस्थाहरूलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख सहकारी अधिकृत वासुदेव भट्टराईले जानकारी दिनुभयो। यो सँगै जिल्लामा खारेज हुने सहकारी संस्थाहरूको संख्या 89 पुगेको छ। कुल 498 वटा सहकारी संघ संस्था रहेकोमा अब नगर नवलप्रासीमा 475 वटा सहकारी कायम भएका छन्। डिभिजन सहकारी कार्यालयले निष्क्रिय अवस्थामा रहेका सबै सहकारीलाई कर्मीसँग खारेज गर्ने योजना बनाएको छ। नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय केही घटाएको छ। आजदेखि लागू हुने गरी लोडसेडिङ घटाएर हप्तामा 55.5 घन्टा बनाएको छ। यसअघि लोडसेडिङ हप्तामा 70 घन्टा हुँदै आएकोमा अब 55 मात्र हुनेछ। प्राधिकरणका अनुसार अब हप्तामा 3 दिन 8 घन्टा, 3 दिन 7.5 घन्टा र 1 दिन 9 घन्टा लोडसेडिङ हुनेछ। नदीमा पानीको बहाव बढेको, हिउँ पग्लेर जल प्रवाह बढेकोले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ। बाराको निजगढमा आज बिहान अज्ञात समूहको गोली प्रहारबाट 1 जना वृद्ध गम्भीर घाइते भएका छन्। अज्ञात समूहको गोली प्रहारबाट निजगढ नगरपालिका वडा नम्बर 1 कछाडिया टोलका 65 वर्षका विपत्ता कुमार गम्भीर घाइते भएका हुन्। गर्मी बढी भएकाले आफ्नै घरको पिँढीमा सुतेका कुमारलाई आज बिहान 2 बजेतिर आएका अज्ञात समूहले गोली हानी घाइते बनाएको परिवारका सदस्यहरूले बताएका छन्। अचानक गोली पड्केको आवाज सुनेर हेर्न जाँदा कुमारलाई गोलीको छर्रा लागेको र छटपटाइरहेको अवस्थामा पाइएको उनका छोरा शीतलाल कुमार कुमारले बताउनुभयो। ढाडमा गोली लागेर घाइते भएका कुमारको वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उपचार भइरहेको छ। अब पालो अर्पण सुनावासको अर्पण सुनावासमा हाम्रो प्रश्न छ, एमालेको अबको नेतृत्व सहमतिमा चयन हुने नेता केपी ओलीको दावीप्रति तपाईँको विचार के छ? ए प्रयास गरे होला पनि बी प्यानल घोषणा भएकाले नहोला, सी ओलीको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टेटोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन मुगलिन 9 BC काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटो सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 0063, मोबाइल नम्बर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, संयुक्त राष्ट्रसङ्घले सिरियाको राष्ट्रपति चुनावले तनाव झन बढाउने टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसङ्घको कार्यालयले निर्वाचनले विवाद अझै ल्याउने धारणा राखेको हो। सिरियाको सरकारले नियन्त्रण गरेका क्षेत्रमा विवादस्पद राष्ट्रपति पदको निर्वाचनका लागि हिजो मतदान भएको हो। यसले राष्ट्रपति असादले शासनमा आफ्नो नियन्त्रण कायम राख्ने देखाएको छ भने निर्वासमा रहेको प्रतिपक्षी समूहले यसलाई व्यङ्ग्यको संज्ञा दिएको छ। राष्ट्रपति असादको सरकारको नियन्त्रण भन्दा बाहिर रहेको मुलुकको 60% भन्दा बढी भूभागमा मतदान भएको छैन। यसमा मुलुकको दोस्रो ठूलो नगर अलेपोको ठूलो भाग पनि परेका छन्। गृह मन्त्रालयले यस निर्वाचनमा 1.5 करोड मतदाता रहेको जानकारी दिएको छ र करिब 2 लाख मतदाताले गत सात नै आफ्नो मत खसालेको दावी गरेको छ। सन् 2011 मार्चमा सिरियामा आरम्भ भएको विद्रोहमा 1,62,000 भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ र मुलुकको आधा जनसङ्ख्या आफ्नो घरबाट भाग्न बाध्य भएका छन्। खेल समाचार, इङ्ल्यान्ड विरुद्धको 5 एकदिवसीय क्रिकेटको श्रृङ्खला श्रीलङ्काले जितेको छ। गैराती भएको 5 औँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा 6 विकेटले जित हात पारेसँगै पाहुना टोली श्रीलङ्काले श्रृङ्खला 3-2 आफ्नो पक्षमा पारेको हो। जितका लागि पाएको 220 रनको लक्ष्य श्रीलङ्काले 10 बल बाँकी छँदा 4 विकेट गुमाएर पुरा गर्यो। श्रीलङ्कालाई जित दिलाउने क्रममा जाहिरु थिरिमानीले 60 र एङ्गोलो म्याथ्युसले 42 रनको नट आउट पारी खेले। त्यस्तै माहिला जयवर्धनले 53, तिलक रत्ने दिलसानले 28 कुशल परेराले 19 रनको योगदान गरे भने कुमार सङ्गा 11 र 2 रनमै पेभेलियन फर्किसके। टसजितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले 48/1 अलआउट हुँदै 219 रनको सामान्य स्कोर बनाएको थियो। उसका लागि कप्तान एलिस्टर कुकले 56 रन बनाएर अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। श्रीलङ्काका लासिता मालिङ्गाले सर्वाधिक 3 विकेटले यसअघि एउटा मात्र T20 म्याच जितेको पाहुना टोली श्रीलङ्काले इङ्ल्यान्ड बसाएको क्रममा 2 टेस्ट म्याच पनि खेल्नेछ। र नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पवदु दासनायकी आज क्यानाडा जाने भएका छन्। नेपाल क्रिकेट सङ्घले उनको पदावधि थप्ने वा नथप्ने केही निर्णय गर्न नसकेपछि अन्यलका बेच दासनायकी क्यानाडा जान लागेका हुन्। क्यानाडाले उनका लागि एकतर्फी टिमको व्यवस्था गरेको छ। पछिल्लो समय क्यानभित्रको आन्तरिक किचलोका कारण उनको पदावधि थप्ने विषयमा कुनै निर्णय भइसकेको छैन। क्यानका महासचिव अशोक नाथ प्याकुरेले दासनायकीलाई मासिक